سورة الإنسان أو سورة الدهر؟ بسم الله الرحمن الرحيم. هل أتى على الإنسان حين من الدهر لم يكن شيئا مذكورا؟ إنا خلقنا الإنسان من نطفة أمشاج نبتليه فجعلناه سميعا بصيرا. إنا هديناه السبيل إما شاكرا وإما كفورا. अलाह बाजारे महरबान जे नाले सां शुरू। कॾहिं माण्हूअ ते ज़माने मां हिकु अहिड़ो वक़्तु गुज़री चुको आहे जो हू अहिड़ी का शइ न हो जा यादगीरीअ में अचे। बेशक असां माण्हूअ खे हिकड़े गॾु कयल मनीअ मां पैदा कयो त उन खे परखियूं, पोइ खेसि ॿुधंदड़ ॾिसंदड़ कयोसूं। बेशक असां खेसि सिधो दग ॾसियो, हाणे हू शुक्र कंदड़ थिए या बेशुकुर। इन्ना अअतदना लिलकाफिरीन सलासिल व अग़लालन व सईरा। إن الأبرار يشربون من كأس كان مزاجها كافورا. عينا يشرب بها عباد الله يفجرونها تفجيرا. يوفون بالنذر ويخافون يوما كان شره مستطيرا. ويطعمون الطعام على حبه مسكينا ويتيما وأسيرا. إنما نطعمكم لوجه الله لا نريد منكم جزاء ولا شكورا. إنا نخاف من ربنا يوما عبوسا قمطريرا. فوقاهم الله شر ذلك اليوم ولقاهم نضرة وسرورا. وجزاهم بما صبروا جنة وحريرا. متكئين فيها على الأرائك لا يرون فيها شمسا ولا زمهريرا. ودانية عليهم ظلالها وذللت قطوفها تذليلا. بيشك اسان كافر لاي زنجير اي گٹ ऐं ॿरंदड़ बाहि तयार कई आहे। बेशक नेक वक़्त बाना उन शराब जे प्याले मां पीअंदा जंहिंजी मिलावट काफ़ूर जे चश्मे जे पाणीअ जी हूंदी। इहो हिकु चश्मो आहे जंहिं मां अल्लाह जा प्यारा बाना पीअंदा जंहिंखे चङी तरह वहाईंदा। जे अल्लाह जी बास पूरी कंदा आहिनि ऐं उन ॾींहं खां डिॼंदा आहिनि जंहिंजी बुछड़ाई हर तरफ़ पधरी हूंदी। ऐं ताम जे एहतियाज हूंदे मुहताज ऐं यतीम ऐं क़ैदीअ खे खाराईंदा आहिनि ऐं चवंदा आहिनि त असीं त अव्हां खे अल्लाह जे वास्ते खाराईंदा आहियूं, अव्हां खां न को बदिलो ऐं न का शुक्रगुज़ारी घुरंदा आहियूं। बेशक असीं पंहिंजे पालनहार खां हिकु डुखे ॾींहं खां डिॼंदा आहियूं जो तमामु सख़्तु आहे। पोइ अल्लाह उन ॾींहं जी मदाई खां खेन बचायो ऐं उन्हनि खे ताज़गी ऐं ख़ुशी पहुचाई। ऐं संदुनि सब्र करण सबबि बाग ऐं पट जो वेस खेन बदिलो ॾिनई। उन बाग में तख़्तनि ते टेक ॾेई वेहंदा, उते न की सिज जी उतत ऐं न की का सख़्त सर्दी ॾिसंदा। ऐं उन बाग जूं छाऊं मथन वेझूं थियल हूंदियूं ऐं उन जा मेवा पटण में चङी तरह वेझा कबा। وَيُطَافُ عَلَيْهِمْ بِآنِيَةٍ مِّن فِضَّةٍ وَأَكْوَابٍ كَانَتْ قَوَارِيرَ مِن فِضَّةٍ قَدَّرُوهَا تَقْدِيرًا وَيُسْقَوْنَ فِيهَا كَأْسًا كَانَ مِزَاجُهَا زَنجَبِيلًا عَيْنًا فِيهَا تُسَمَّى سَلْسَبِيلًا وَيَطُوفُ عَلَيْهِمْ وِلْدَانٌ مُخَلَّدُونَ إِذَا رَأَيْتَهُمْ حَسِبْتَهُمْ لُؤْلُؤًا مَّنثُورًا وَإِذَا رَأَيْتَ ثَمَّ رَأَيْتَ نَعِيمًا وَمُلْكًا كَبِيرًا عَالِيَهُمْ ثِيَابُ سُندُسٍ خُضْرٌ وَإِسْتَبْرَقٌ وَحُلُّوا أَسَاوِرَ مِن فِضَّةٍ وَسَقَاهُمْ رَبُّهُمْ شَرَابًا طَهُورًا إن هذا كان لكم جزاء وكان سعيكم مشكورا اي روپن ٿاون اي پيالن سان وٽن اچ ون ٿيندي جي شيشن وانگر هوندا پر شيشاب چاندي جا جن کي انهن پياري دڙن پوري انداز سان ٺهرايو آهي ऐं उते खेन शराब जा प्याला प्यारबा जंहिं जे पाणीअ जी मिलावत सुंड जे चश्मे जी हूंदी। उते उहो हिकु चश्मो आहे जंहिं जो नालो सलसबील रखियो वञे थो ऐं वटन हमेशा रहंदड़ नींगर पिया घुमंदा फिरंदा ऐं ॾिसंदड़ जॾहिं उन्हनि खे ॾिसंदे त उन्हनि खे खंडियल मोती पियो भाईंदे ऐं जॾहिं उते निहारींदे त अण खुट नेमत ऐं वॾी बादशाही पियो ॾिसंदे मथां सने साई पट ऐं थुले पट जा कपड़ा हूंदा ऐं चांदीअ जा कंगण खेन पाराया वेंदा ऐं संदन पालनहार खेन तमामु पाक शराब पीआरींदो। बेशक इहो अव्हां जे अमलनि जो बदिलो आहे ऐं अव्हां जो सायो क़बूल कयल आहे। إنا نحن نزلنا عليك القرآن تنزيلا فاصبر لحكم ربك ولا تطع منهم آثما أو كفورا واذكر اسم ربك بكرة وأصيلا ومن الليل فاسجد له وسبحه ليلا طويلا إن هؤلاء يحبون العاجلة ويذرون وراءهم يوما ثقيلا نحن خلقناهم وشددنا أسرهم وإذا شئنا بدلنا أمثالهم تبديلا إن هذه تذكرة فمن شاء اتخذ إلى ربه سبيلا وما تشاءون إلا أن يشاء الله إن الله كان عليما حكيما يدخل من يشاء في رحمته والظالمين أعد لهم عذابا أليما بے شک اسان تو تے قرآن درجے بدرجے لاتھو पोए पंहिंजे पालनहार जे हुकुम अचण ताईं सब्र कर ऐं उन्हनि माण्हुनि मां कंहिं गुनहगार या बेशुकर जो चयो न मञ ऐं पंहिंजे पालनहार जो नालो सुबुह ऐं सांझीअ यादि कर ऐं कुझु वक़्तु राति में इन लाइ निमाज़ पढ़ ऐं घणी राति संस पाकाई साराहे बेशक उहे काफ़िर दुनिया खे प्यारो रखंदा आहिनि ऐं गोरे ॾींहं खे पंहिंजे पुठियां फिटो कंदा आहिनि असां खेनि पैदा कयो ऐं संदन संध पुख़्ता कयासूं ऐं जॾहिं घुरूं त अहिड़ा ॿिया एवज़ में मटाए आणियूं बेशक इहा नसीहत आहे पोइ जेको घुरे सो पंहिंजे पालनहार ॾांहुं वाट वठी ऐं अवीं न घुरंदो मगर उहो जेकी अलाह घुरे छो त अलाह ॼाणंदड़ हिकमत वारो आहे जंहिंखे घुरे तंहिंखे पंहिंजी रहमत में दाख़िल थो करे ऐं ज़ालिमनि लाइ ॾुखोईंदड़ अज़ाब तयारु कयो अथसि।